नमस्ते अनि धेरै धेरै स्वागत गर्न चाहन्छु। अहिले तपाईँ सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज र यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.nb लगइन गरेर पनि एकैसाथ सुनिराख्नु भएको छ, हामीलाई माया गर्नुभएको छ, यसको लागि थ्याङ्क यू सो मच। र आज पनि शुक्रबारको दिन दिउँसो 3 बजेको नेपाल बाणी नेटवर्कको समाचारपछि करिब करिब 4 बजेसम्मको यो समयमा एकैछिन भए पनि तपाईँसँगै बसेर बाल आवाज मार्फत केही इन्फर्मेसनका कुराहरू गर्न अनि मैले जानेका केही कुराहरू सेयर गर्न अनि एयरमा आज पनि म सुझा आइसकेकी छु। र यतिखेर मेरो आवाजलाई तपाईँको रेडियो सेट यस्तै गरी मोबाइल सेटमा पुर्याउनको लागि मलाई कन्ट्रोल रुमबाट सहयोग गरिरहनु भएको छ हाम्रो विष्णु दाईले। हजुर साथीहरू, तपाईँ पनि हाम्रो स्टेसनको नम्बरमा कल गरेर आफ्नो प्रतिभा सबैको सामु देखाउनु पर्यो। त्यसैले गर्दा डायल गर्नु पर्यो 056-563-332 र 056-563-333 रहेको छ हाम्रो स्टेसनको नम्बर। यसमा आएर आफ्नो प्रतिभा बटाबट देखाउन सक्नुहुन्छ। हाम्रो साथीहरू कतिपय कति ट्यालेन्टेड हुनुहुन्छ, गीत गाउन आउने हुन्छ, कविता भन्न आउने हुन्छ, जोक्स भन्न आउने हुन्छ, क्यारिकेचर गर्न आउने हुन्छ, होइन साथीहरू? त्यसैले आफ्नो प्रतिभा लुकाएर राख्नु हुँदैन, जति सक्दो आफ्नो प्रतिभा सबैको सामु उजागर गर्ने बानी बसाल्नुपर्छ। त्यसैले गर्दा त डायल गर्नु पर्यो नि साथीहरू 056-563-332 र 33 र साथीहरू, यदि आफ्नो साथीहरूलाई तपाईँले मेसेज दिन चाहनुहुन्छ भने, हाई फ्रेन्ड, हेलो फ्रेन्ड भन्न चाहनुहुन्छ भने डेफिनेटली हाम्रो स्टुडियोको नम्बरमा डायल गर्दै गर्नुहोस्। र यतिखेर भने आउनुहोस् कार्यक्रमको सुरुवातमा सुनौ यो मिठो साङ्गीतिक आवाज। आवाजपछि फेरि पनि स्वागत छ। सुनिराख्नु भएको छ रेडियो अर्पण 104.5 मेगाहर्जमा कार्यक्रम बल आवाज, र कार्यक्रम बल आवाजको साथमा रहेर आज पनि मैले हाम्रो प्यारा प्यारा साथीलाई भनिसकेकी छु कि आफ्नो ट्यालेन्ट देखाउन पछि हट्नुहुन्न, त्यसैले डायल गर्नुपर्ने हुन्छ 0656 63 332 र 0656 63 333 रहेको छ हाम्रो स्टेसनको नम्बर। यसमा आएर भट्टाभट कल गरेर सबैको सामु आफ्नो ट्यालेन्ट देखाउनुपर्छ है साथीहरू। आफ्नो ट्यालेन्ट चाहिँ देखाउनुपर्छ, आफ्नो ट्यालेन्टलाई लुकाएर राख्नु हुँदैन, छुप्पाएर राख्नु हुँदैन। त्यसैले गर्दा साथीहरू आफ्नो ट्यालेन्ट देखाउन अगाडि बढ्नुपर्छ। हाम्रो साथीलाई मैले पटक पटक भनिरहेकी छु कि तिमीहरूको तपाईँहरूको स्कुलमा विभिन्न किसिमका प्रोग्रामहरू हुन्छन् होइन, डान्स कम्पिटिसन अनि सिङ्गिङ कम्पिटिसन, जे कम्पिटिसन हुन्छन् त्यस्ता कम्पिटिसनमा एकदमै भाग लिनुपर्छ, अगाडि बढ्नुपर्छ। बिस्तारै बिस्तारै गर्दै गर्दै ठुलो मान्छे बन्न सकिन्छ है साथीहरू। त्यसैले गर्दा धेरै पढ्नुपर्छ अनि त्यसपछि आफ्नो एक्स्ट्रा ट्यालेन्टको पनि कदर गर्नुपर्छ। त्यसैले गर्दा साथीहरू कल गर्नुपर्छ है साथीहरू भन्ने क्रममा यतिखेर पनि कोही साथी आउनुभएको छ। हो र विष्णुदाई, ओके हाम्रो विष्णुदाई गफ गर्दै हुनुहुन्छ। हाम्रो विष्णुदाई पछि मेरो पालो आउँछ, त्यसैले गर्दा साथीहरू हाम्रो विष्णुदाई गफ गर्दै हुनुहुन्थ्यो, ओके अब चाहिँ मेरो पालो रे। कोही साथी हुनुहुन्छ लाइनमा? हेलो, हेलो, नमस्ते। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? दुर्गाबाट। को बोल्दै हुनुहुन्छ? अङ्कित। अङ्कित, ओके अङ्कित। अङ्कित हजुर, कति क्लासमा पढ्नुहुन्छ नि? अनि कुन बोर्डिङमा पढ्नुहुन्छ? विद्यामा। अनि आज बोर्डिङ गरेर आउनुभयो कि नै? गरेर आएको। अनि आज कति पढ्नुभयो त? हो र, धेरै पढ्नुपर्छ नि है। अनि हाम्रो अङ्कितको बेस्ट फ्रेन्डको नाम चाहिँ के नि? हजुर, ओके। अनि बेस्ट सब्जेक्ट चाहिँ कुन नि? तिमीलाई मनपर्ने विषय चाहिँ कुन नि भनेको? साइन्स। किन मनपर्छ नि साइन्स? किन मनपर्छ साइन्स? सजिलो छ, त्यही भएर मनपर्छ है। अनि आज के सुनाउने दिदीलाई? ओके स्टार्ट गर्नुहोस् है त। ओके, ओके स्टार्ट गर्नुहोस्। ल, आफैको गुल्लेलीमा नजरैको मटुङ्गाले कालीको मुटुला बनाई साना खानुला पैकाएर बक्लोली लोली लोली बुरबुर बुरबुर बुरबुर नचर पामरा चलपौली जालैमा परेकी गुन गुन गुन गुन गुन गुन गुन गुन नजर पामरा चलपौली जालैमा परेकी आफैको गुल्लेलीमा नजरको म तिम्राले कालीको मुटुलाई बनाइनु सानो खानौला सन्ताएर ओके थ्याङ्क यू अङ्कित। हजुर, कसको? ओके थ्याङ्क यू, तिम्रो पनि भोइस राम्रो छ नि त। अनि आज को कसलाई सम्झिन चाहनुहुन्छ? आज को कसलाई सम्झिने? मम्मी बाबा बहिनी दिदी दाई भाइ अङ्कित आमा बाबा सबै। ओके, फेरि फेरि पनि यसरी नै कल गर्दै गर्नुहोस् ल अङ्कित। ल ल, अहिले पनि छुट्टिन्छ, बाई बाई। ओके अङ्कित हामीलाई कल गर्दै हुनुहुन्थ्यो। तपाईँ पनि यसरी नै आफ्नो ट्यालेन्ट सबैको सामु देखाउन चाहनुहुन्छ भने ड्याल गर्नुहोस् 0656 63 332 र 0656 63 333 रहेको छ हाम्रो स्टुडियोको नम्बर। यसमा आएर आफ्नो प्रतिभा सबैको सामु देखाउन रेडी गर्दै गर्नुहोस्। मैले देखिरहेकी छु कि हाम्रो स्टुडियोको घडीमा 3:35 गइसकेको छ, त्यसैले गर्दा एउटा मिठो साङ्गीतिक आवाज सुन्नुपर्ने हुन्छ, त्यसपछि एउटा छोटो ब्रेकको पालो, त्यसपछि म फेरि आउनेछु। सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि रेडियो अर्पण 104 थोप्लो 5 मेगाहर्ज। प्रसूति तथा स्त्रीरोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी एस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर मेन रोड चाँडीमा प्रत्येक शनिबार बिहान 10 बजे वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ। त्यसैले तल्लो पेट दुख्ने, पिसाब पोल्ने, महिनावारी हुँदा एक किसिमको ब्रेक पछि फेरि पनि स्वागत छ। सुनिराख्नु भएको छ सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज र यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.nb लगइन गरेर पनि एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम बल आवाज। र कार्यक्रम बल आवाजको साथमा रहेकी छु म सुजा र यतिखेर मलाई कन्ट्रोल रुमबाट हेल्प गरिरहनु भएको छ विष्णु दाईले। हजुर साथीहरू, तपाईँ पनि आफ्नो ट्यालेन्ट हाम्रो स्टुडियो मार्फत सबैको सामु देखाउन चाहनुहुन्छ भने डायल गर्नुपर्ने हुन्छ 056-563-332 र 056-563-333 कल गरेर देखाउन सक्नुहुन्छ हाम्रो साथीहरू कति ट्यालेन्ट हुनुहुन्छ। कोही साथीलाई गीत गाउन आउने हुन्छ, कविता गाउन आउने हुन्छ, अनि त्यसपछि आएर क्यारिकेचर गर्न आउने हुन्छ, जे आउँछ ढुक्कसँग आखिर आफ्नो प्रतिभा देखाउने हो। त्यसैले आफ्नो प्रतिभा देखाउन मैले पटक पटक भनिरहेकी छु कि लाजमा नहुन, डराउनुहुन्न भनेर। त्यसैले गर्दा साथीहरू ड्याल गर्नुहोस्। 056-563-332 रहेको छ हाम्रो स्टेसनको नम्बर। र साथीहरूलाई हाम्रो यस चितवनको कन्टेस्टमा कुरा गर्ने हो भने एकदमै गर्मी छ साथीहरू, बाहिर निस्क्यो यति चर्को घाम लागेको छ, यस्तो गर्मी छ, पसिना आउँछ होइन, यस्तो गर्मीको समय छ, धेरै पानी खानुपर्छ। अनि अझ राम्रो आइडिया के हुन्छ भन्दा यसो बाहिर जाँदाखेरि चाहिँ लम्बौले व्हाइट कलरको टी सर्ट लगायो भने चाहिँ एकदमै बेस्ट हुन्छ है साथीहरू। अनि कतै हिँड्नु पऱ्यो भने छाता ओढेर हिँड्नुपर्छ। अब हाम्रो साथीहरू 10 बजेको क्लास छ भने 10 बजे जानुभयो भने पनि अब आज त शुक्रबारको दिन होइन, अब यस्तै 1:30-2 बजेतिर बिदा हुने गर्छ, एकदमै घाम लाग्ने हुन्छ। त्यसैले गर्दा साथीहरू, अब हाम्रो साथीहरू कतिपय साथीहरू त गाडीमा आउनुहुन्छ होइन, स्कुल बस हुन्छ, यदि भएन भने पनि छाता लिएर जानुपर्छ, छाता ओढेर स्कुल जाने, छाता ओढेर स्कुल आउने गर्नुपर्छ है साथीहरू। एकदमै गर्मी छ, गर्मीको समयमा आफ्नो हेल्थको एकदमै केयर गर्नुपर्छ भन्न चाहन्छु। र यस स्टुडियोबाट मैले गर्मीको ख्याल गर्नुहोस् भनेर भनिरहेकी छु, तर हाम्रो साथीहरूले यदि यस कुराको फलो गर्नु भएन भने मैले भनेको यस इन्फर्मेसनको केही फलो गरेको अर्थ हुँदैन। त्यसैले गर्दा साथीहरू मैले भनेको यस कुराको फलो गर्नुपर्ने हुन्छ। त्यसैले गर्दा साथीहरू आफ्नो प्रतिभा देखाउन 056-563-332 र 33 कल गर्दै गर्नुहोस् र यतिखेर पनि आउनुहोस् न एउटा मिठो साङ्गीतिक आवाज। भन्दाखेरि लोभ गर्नु परेको कारण चाहिँ हाम्रो स्टुडियोमा एकजना साथी आइसक्नु भएको छ लाइनमा। ओके विष्णु दाई साथी हुनुहुन्छ लाइनमा? ओके हुनुहुन्छ अरे, कहाँबाट को हुनुहुन्छ, आफ्नो के ट्यालेन्ट देखाउनुहुन्छ त्यसैले भनौँ। हेलो हेलो, ओके, विष्णु दाइले मलाई सिग्नल गरिरहनु भएको थियो कि साथी आउनु भएको छ भनेर। तर के गर्नु साथीहरू, साथी त गइ पो सक्नुभएछ है। केही छैन, यदि तपाईँ पनि यसरी नै आफ्नो प्रतिभा सबैको सामु देखाउन चाहनुहुन्छ भने डायल गर्नुहोस् 056-563-332 रहेको छ हाम्रो स्टुडियोको नम्बर भन्ने क्रममा। अब भने बिदा माग्ने बेला भइसकेछ, त्यसैले गर्दा हाम्रो स्टुडियोको घडीमा 3:48 गइसकेछ। अब त बिदा माग्नै पर्छ, त्यसैले यतिसम्म हामीलाई 104.5 मेगाहर्जको ध्वनि तरङ्गसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर सुन्नुहुने हाम्रो सम्पूर्ण श्रोताहरू, हाम्रो प्यारा प्यारा साथीहरूलाई धेरै धेरै धन्यवाद। र आज हाम्रो प्रोग्राममा कल गर्नुहुने हाम्रो दुर्गाउँबाट अङ्कित गौतमले कल गर्दै हुनुहुन्थ्यो, उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। र अघि कोही साथी आउनुभएको थियो तर म बोल्न सकिनँ, केही छैन अर्को हप्ता फेरि ट्राई गर्नुहोस् भन्न चाहन्छु। र यसै गरी मलाई कार्यक्रमको अवधिभर कन्टुनबाट साथ दिनुहुने हाम्रो विष्णु दाईलाई पनि थ्याङ्क्स अ लट भन्दै आजको श्रृङ्खलाबाट म सुझा अर्को हप्ता आउने बाचा गर्दै आजको लागि भन्ने बिदा माग्छु। थ्याङ्क यू। सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ट्ज।